नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। 21 मदन आश्रित स्मृति दिवस चितवनमा पनि मनाइयो। मदन भण्डारीको विचारलाई सबैले व्यवहारमा उतार्नु पर्नेमा जोड। एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक भट्टराई पक्षसँग सहमति गरेपछि मात्रै बस्ने। सहमतिका लागि नेताहरू थप छलफलमा। 10 वर्षको कार्यकालमा आफूले यथाशक्य देश र जनताको सेवा गरेको भारतीय प्रधानमन्त्री सिंहको दावी। विकासका लागि कडा मेहनत गर्न जरुरी रहेको भनाई। र स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना आज भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। जननेता मदन कुमार भण्डारी र कुशल संगठन जीवराज आश्रितको 21 स्मृति दिवस चितवनमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। नेकपा एमाले चितवनले आज दुर्घटनास्थल कविलास 2 दासढुङ्गामा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्यो। सभामा बोल्ने वक्ताहरूले मदन भण्डारीको विचारलाई सबैले व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले पोलिट ब्युरो सदस्य एवं सभासद काशीनाथ अधिकारी ले मदन र आश्रितको दुर्घटनाको रहस्य अझै खुल्न नसकेको भन्दै यसको रहस्य उद्घाटन गर्नुपर्ने बताउनुभयो। उहाँले मदन भण्डारीले अगाडि ल्याएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनले श्रेष्ठता हासिल गरेकाले सम्पूर्ण कम्युनिस्ट सिद्धान्त बोकेकाहरू गोलबद्ध हुनुको विकल्प नरहेको बताउनुभयो। नेता अधिकारीले नेता प्रधान नमानी विचारलाई प्रधान मानेर अघि बढे मदन र आश्रित श्रद्धाञ्जली हुने बताउनुभयो। उहाँले जनताको बहुदलीय जनवाद अहिले कार्यान्वयनको पाटोमा लैजानुपर्ने बताउनुभयो। उहाँले आसन्न 9 राष्ट्रिय महाधिवेशनमा पनि मदन भण्डारीको विचारलाई अनुसरण गर्दै विचारलाई प्राथमिकतामा राखेर भण्डारीको सपना पुरा गर्नुपर्ने बताउनुभयो। त्यस्तै नेकपा एमाले चितवनका उपाध्यक्ष एवं सभासद कृष्ण भक्त पोखरेलले मदन र आश्रितलाई एक दिनलाई मात्र सम्झेर नपुग्ने भन्दै उनीहरूले प्रतिपादन गरेको विचारलाई व्यवहारमा लागू गरी सच्चा सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले नेकपा एमालेभित्र कुनै नयाँ विचारको आवश्यक नभएको भन्दै उहाँले मदन भण्डारीले देखाएको बाटो सबैले अगाल्नुपर्ने बताउनुभयो। सभासद पोखरेलले मदन भण्डारीको सपना पुरा गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले गुट उपगुटको राजनीतिले जननेतालाई गिज्याइरहेको भन्दै आसन्न 9 राष्ट्रिय महाधिवेशनमा एकताबद्ध भएर एक विचारलाई अँगालेर अघि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य देवी ग्यावालीले मदन भण्डारीको आदर्श सिद्धान्तलाई अनुसरण गरी अघि बढ्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। कार्यकर्ताहरूले मदन भण्डारीको विचारलाई आत्मसात नगरेको भन्दै दुःख व्यक्त गरेका थिए। विक्रम सम्बत 2050 साल जेठ 3 गते आजका दिन कास्की जिल्लाको तेस्रो जिल्ला अधिवेशन सकेर चितवनमा हुने एक कार्यक्रममा सहभागी हुन आउँदै गर्दा तात्कालीन एमाले महासचिव मदन भण्डारी र कुशल संगठन जीवराज आश्रितको रहस्यमय ढङ्गले दासढुङ्गामा जीव दुर्घटनामा परि निधन भएको थियो। नेता तथा कार्यकर्ताहरूले दुर्घटनास्थल दासढुङ्गामा निर्माण गरिएको मदन आश्रित शालिकमा माल्यार्पण गरेका थिए। एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठक भट्टराई पक्षसँग सहमति गरेपछि मात्र बस्ने भएको छ। बिहान लाजिमपाटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई बीच भएको छलफलमा विवाद समाधान गरेर मात्र केन्द्रीय कमिटी बैठक अघि बढाउने सहमति भएको हो। बिहान भएको छलफलमा कुनै सहमति नभएको र आज दिनभरि नै सहमतिको लागि थप छलफल गर्ने भट्टराई निकट नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो। संसदीय दलको नेता फेर्ने माग, केन्द्रीय कमिटी विस्तार लगायतका विषयमा छलफल भए पनि सहमतिमा नपुगेको उहाँले बताउनुभयो। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा भट्टराई पक्ष सहभागी नभएपछि प्रचण्डले सहमत गराउन छलफल सुरु गर्नु भएको हो। भट्टराई पक्ष सहभागी नभएपछि केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो। नेकपा एमालेका 25 जना केन्द्रीय सदस्य सहितका 42 जना नेताहरूले न्यायाधीश नियुक्ति सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र बुझाएका छन्। संसदीय सुनवाई समिति मार्फत न्यायाधीश सिफारिस प्रकरणका दोषीमाथि कारवाही र न्यायाधीश न्याय परिषदको गलत निर्णयलाई सच्याउन आग्रह गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिनुभयो। न्यायाधीशमा सिफारिस भएका मध्ये धेरैको नाममा आलोचना भइरहेको र नियुक्ति हुँदा पार्टीको छविमा आँस आउने भएकाले सच्याउनको लागि पार्टीका सभासदहरू मार्फत संसदीय सुनवाई समितिमा प्रभावकारी भूमिका खेल्न माग गरिएको भट्टराईले बताउनुभयो। भट्टराई सहित नेताहरू श्याम भूषाल, कृष्ण गोपाल श्रेष्ठ, विजय कुमार पौडेल, प्रकाश ज्वाला, बेदुराम भूषाल, जगन्नाथ कतेउडा, ठाकुर गैरे लगायतका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझेपछि अध्यक्ष खनालले यसबारे आफूले थप बुझेर निर्णय लिने बताएको नेता भट्टराईले जानकारी दिनुभयो। नेपाली कङ्ग्रेस नवलप्रासीका कोषाध्यक्ष चन्द्रबहादुर आलेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ। कावासतीबाट गैँडाकोटतर्फ आउँदै गरेको N11-5392 नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको लोकाहा ओह्रालोमा गैराती दुर्घटना हुँदा कोषाध्यक्ष आलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासुतीले जनाएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको मुकुन्दपुर साथ महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ भने अर्का एकजना सामान्य घाइते भएका छन्। नानगढबाट बुटोलतर्फ जाँदै गरेको N5-6622 नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको N4-4404 नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। आज बिहान करिब 9 बजे भएको सो दुर्घटनाबाट मोटरसाइकलमा सवार देउराली आत्निवासी 21 वर्षीय कमल सारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले बिरगन्जबाट एक ट्रक अवैध सुपारीसहित 3 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नारायणी अञ्चल प्रहरी कार्यालय बिरगन्जबाट खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागेको अवस्थामा एक ट्रक सुपारीसहित 3 जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। नारायणी अञ्चल प्रहरी कार्यालय बिरगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नेपालबाट भारततर्फ लैजान लागेको अवस्थामा UP78BAN1049 नम्बरको ट्रकमा लोड गरिएको करिब 34 लाख रुपियाँ मूल्य बराबरको 17 टन सुपारीसहित 3 जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो। सुपारीसहित पक्राउ पर्नेमा भारतको उनाज शुक्लागंशका 35 वर्षका किशोर जयसवाल, 22 वर्षका शिव कुमार गौतम र 25 वर्षका लालजित राजवंशी रहेका छन्। बरामद गरिएको सुपारीको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि सुपारीसहितको ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइने पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ प्रेक्षक खनालले जानकारी दिनुभयो। सरकारले नयाँ घोषणा भएका 72 नगरपालिकामा कार्यकारी अधिकृत घटाएको छ। तत्कालको लागि नगरपालिकाको कामकाज गर्न कार्यकारी अधिकृतको रूपमा कर्मचारी खटाइएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले घोषणा भएका नगरपालिकाहरूले गाविस कार्यालयबाट हुँदै आएको काम अब नगरपालिकाको नामबाट गर्न निर्देशन पनि दिएको छ। नयाँ नगरपालिकामा गाभिएका गाविसहरूका कार्यालयहरूलाई तत्कालको लागि वडा कार्यालय अथवा संयुक्त वडा कार्यालयको रूपमा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको छ। यस्तै गाविस नागरिक मञ्च विघटन गरी स्वीकृत नगरपालिकाका वडाहरूमा वडा नागरिक मञ्च गठन गर्न सरकारले निर्देशन दिएको छ। नयाँ घोषणा भएका नगरपालिकाको कामकाज सुरु गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारीको समक्षमा स्थानीय विकास अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य तथा नगरपालिकाका कार्यकारी अधिकृत सदस्य सचिव रहेको सहजीकरण समिति समेत गठन गरेको मन्त्रालयले जनाएको छ। सरकारले गएको हप्ता 283 वटा गाविसलाई मिलाएर 72 नगरपालिका थप गरेको थियो। अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ, एमालेभित्र न्यायाधीश नियुक्ति प्रकरणमा पार्टी नीति विपरीत चलखेल गरेको भन्दै केन्द्रीय सदस्यहरू उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेल विरुद्ध लागेको प्रति तपाईँ के भन्नुहुन्छ? ए चलखेलको विरोध, बी न्यायालयलाई स्वच्छ राख्ने प्रयास, र सी नाटक मात्र। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नारायणगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बेलुकासम्म घाम लाग्ने पनि महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, भारतीय प्रधानमन्त्री मनमोहन सिंहले 10 वर्षको कार्यकालमा आफूले यथाशक्य देश र जनताको सेवा गर्ने प्रयास गरेको बताउनु भएको छ। कङ्ग्रेस नेतृत्वको युपिए गठबन्धनको प्रधानमन्त्रीका रूपमा अन्तिमपल्ट राष्ट्रको नाममा सम्बोधन गर्दै सिंहले आफ्नो जीवन र कार्यकाल खुला किताब जस्तो भएको बताउनुभयो। आफूलाई जे कुरा पनि देशका कारण प्राप्त भएको भन्दै उहाँले देश विभाजनका कारण घरबार विहीन भएको बालक देशकै कारण उच्च पदमा पुग्न सकेको भन्दै उहाँले यो ऋण आफैले कहिले चुकाउन नसक्ने बताउनुभयो। नयाँ बन्ने सरकारलाई शुभकामना दिँदै प्रधानमन्त्री सिंहले सबै देशवासीले जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। 10 वर्ष पहिले आफूले जिम्मेवारी सम्हाल्दा पूर्ण मेहनतले काम गर्ने र सत्यको बाटोमा हिँड्ने निश्चय गरेको भन्दै उहाँले आफूले सधैँभरि सही काम गर्ने प्रयास गरेको बताउनुभयो। पछिल्लो 10 वर्षमा धेरै सफलता र उपलब्धि हासिल गरेको भन्दै प्रधानमन्त्री सिंहले आफूलाई त्यसमाथि गर्व लागेको उनले गर्नुभयो। आज भारत सबै किसिमले 10 वर्ष पहिलेको भारतभन्दा धेरै बलियो भएको भन्दै उहाँले देशको सफलताको श्रेय सबै नागरिकलाई दिनुभएको छ। हाम्रो देशमा अझै पनि विकासका धेरै सम्भावना रहेकाले तिनको फाइदा उठाउनका लागि सबै एकजुट भएर कडा मेहनत गर्न जरुरी रहेको प्रधानमन्त्री सिंहको भनाइ छ। भारत विश्वको बदलिदो अर्थव्यवस्थाको एक महत्त्वपूर्ण शक्तिको रूपमा उदाउनेमा आफू विश्वस्त रहेको भन्दै सिंहले परम्परालाई आधुनिकताका साथ र विविधतालाई एकतासँग मिलाएर भारतले विश्वलाई अगाडिको बाटो देखाउन सक्ने दाबी पनि उहाँको थियो। खेल समाचार, स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना भिड्दैछन्। यो खेलले च्याम्पियनको टुङ्गो लगाउनेछ। घरेलु मैदान नाउ क्याम्पमा नेपाली समयअनुसार राति 10:15 बजेपछि हुने खेलमा एथलेटिको मड्रिड कम दबावमा हुनेछ। 1996 पहिलोपटक उपाधि जित्न उसलाई बराबरी भइपुग्छ। उपाधि रक्षाका लागि बार्सिलोनालाई भने जित अनिवार्य छ। एथलेटिको मड्रिडले अर्को साता च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिडसँग खेल्दैछ। यो सिजन एथलेटिको मड्रिड र बार्सिलोना 5 पटक आम्ने सामने भएका छन्। 4 खेल बराबरीमा सकिएको छ भने अप्रिल 9 भएको खेलमा एथलेटिको 1-0 विजयी भएको थियो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। 21औँ मदन आश्रित स्मृति दिवस चितवनमा पनि मनाइयो। मदन भण्डारीको विचारलाई सबैले व्यवहारमा उतार्नुपर्नेमा जोड। एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक, भट्टराई पक्षसँग सहमति गरेपछि मात्र बस्ने, सहमतिका लागि नेताहरू थप छलफलमा। 10 वर्षको कार्यकालमा आफूले यथाशक्य देश र जनताको सेवा गरेको भारतीय प्रधानमन्त्री सिंहको दावी, विकासका लागि कडा मेहनत गर्न जरुरी रहेको भनाए। र स्पेनिस लालिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना भिड्दै। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालि